कलम जति सुकै मूल्यवान होस् तर त्योभन्दा मूल्यवान तिनै कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाईँ हामी हातेमालो गरौँ, साथ हामी दिनेछौँ। युवा संसारकर्मी युवाका भुचाएको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईँका लागि। हरेक हप्ताको विवाद बेलुकी बिबिसी नेपाली सेवा पछि रेडियो एफएम 92.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। जसो हराएका कुराहरू भेटिनेले दिएन खै, धेरै जसो हराएका कुराहरू भेटिनेले दिएन खै, उनको कुरा सही थियो, उनको कुरा सही थियो, गल्ती मेरो थिएन खै। हिसाब किताब खोज्नुपर्ने बल्ल महसुस भयो, हिसाब किताब खोज्नुपर्ने बल्ल महसुस भयो, आज भन्छन् बदलामा केही कुरा लिएन खै। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको पर्खाइमा रहनुभएका तमाम तमाम आदरणीय साहित्यिक मनहरूमा उपस्थित भइसकेको छु। कार्यक्रम मेरो रचनालाई लिएर सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम सञ्चालक दिवाकर भट्टराई। दमौली एफएम 94.2 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम मेरो रचनालाई यहाँहरूले दमौली एफएम .org सँगै विभिन्न ब्लगहरू चिसापानी नेपाल .blogspot.com मोहन बिहानी .blogspot.com भट्टराई दिवाकर .blogspot.com मा गएर पनि यस कार्यक्रमलाई यहाँहरूले सुन्दै आइरहनु भएको छ। विशेष त कार्यक्रम मेरो रचनामा हामी तपाईँहरूले नै पठाउनुभएका त्यस्ता साहित्यिक धेरै रचनाहरूलाई हामी समावेश गर्ने गर्छौँ र तपाईँ पनि कुनै साहित्य लेखनमा लाग्नु भएको छ या अग्रसर हुनुहुन्छ भने तपाईँहरूले पनि हामीलाई हामी माझमा आइपुग्ने गरेर विभिन्न ठेगानाहरू मार्फत कार्यक्रमका निम्ति आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ। विशेष त साहित्यका हामी धेरै विधाहरूलाई सकेसम्म समावेश गर्ने कोसिसमा लागि पर्ने नै छौँ। आज पनि तपाईँहरूले नै पठाउनुभएका धेरै साहित्यिक रचनाहरू मसँग छन् र कार्यक्रममा बिस्तारै बिस्तारै ती साहित्यिक रचनाहरूलाई अगाडि बढाउँदै लैजानेछु। कार्यक्रमको सुरुवातमा भने एउटा साहित्यिक रचना छ मसँग, गजल रहेको छ, नेत्र अविरलजीको गजल छ, ताफ्रेजुङ खोकलिङ हाल बहराइनमा हुनुहुन्छ र उहाँले विशिष्ट कार्यक्रम मेरो रचनाको लागि प्रत्येक साता जसो उहाँले आफ्नो गजलहरू हामीलाई पठाउनुहुन्छ, माया गर्नुहुन्छ र कार्यक्रमलाई निकै ठुलो गुण लगाउनु भएको छ नेत्र अविरलजीले। अघिल्लो क्रममा पनि नेत्र अविरलजीले रचना गर्नुभएको गजललाई कार्यक्रममा वाचन गर्न चाहन्छु। अन्त बाटो भेटेपछि यो बाटो भुल्न सक्छौ, अन्त बाटो भेटेपछि यो बाटो भुल्न सक्छौ, मनको बगैँचालाई छोडे अन्तै फुल्न सक्छौ, अन्त बाटो भेटेपछि यो बाटोलाई भुल्न सक्छौ। सुन्दर सुन्दर डाली डाली रोज्दै अब त, सुन्दर सुन्दर डाली डाली रोज्दै अब त, घुमी घुमी तिमी भौँडा बनी डुल्न सक्छौ, मनको बगैँचालाई छाडे अन्तै फुल्न सक्छौ, अन्तै बाटो भेटेपछि यो बाटोलाई भुल्न सक्छौ। नजर नजर जुधाएर दुनियाँको सामु आज, नजर नजर जुधाएर दुनियाँको सामु आज, खुलेआम दिल खोलेर अब खुल्न सक्छौ, मनको बगैँचालाई छोडी अन्तै फुल्न सक्छौ, अन्तै बाटो भेटेपछि यो बाटोलाई भुल्न सक्छौ। कोही छैन रोक्ने पनि तिमीलाई अचेल, कोही छैन रोक्ने पनि तिमीलाई अचेल, पराई अङ्गालोमा आरामले झुल्न सक्छौ, मनको बगैँचालाई छोडी अन्तै फुल्न सक्छौ, अन्तिम बाटो भेटेपछि यो बाटो भुल्न सक्छौ। जवानीका अङ्गहरूसँग जताततै तिमी जवानीका अङ्गहरूसँग जताततै तिमी आज पनि यौन वंशहरू घुल्न सक्छौ। मनको बगैँचालै छोडी अन्तै पुग्न सक्छौ। अन्तै बाटो भेटेपछि यो बाटो भुल्न सक्छौ। निकै सुन्दर रचना हामी वाचन गरिसकेका छौँ। नेत्र अग्रजीको रचना रहेको थियो र अर्को रचनालाई लिन्छु। यो गजल छ नवीन श्रेष्ठ हरैचा मोरङका साथीको। निकै सुन्दर गजलहरू उहाँ पनि लेख्नुहुन्छ। उहाँको यो गजल अबको क्रममा वाचन गर्न चाहन्छु। टाढा किन हुन्छौ नजिक तिमी आउन यार, टाढा किन हुन्छौ नजिक तिमी आउन यार, सँगै जिउनु मर्ने कसम तिमी खाउन यार, किन टाढा हुन्छौ नजिक तिमी आउन यार। कुनै पल छैन तिम्रो यादले नसताएको, कुनै पल छैन तिम्रो यादले नसताएको, पवन बनि तिम्रो सामु अझै छाउन यार, सँगै जिउने मर्ने कसम तिमी खाउन यार, टाढा किन हुन्छौ नजिक तिमी आउन यार। मनको मझेरीमा धड्किन्छौ सधैँ तिमी, मनको मझेरीमा धड्किन्छौ सधैँ तिमी, मलाई पनि मुटुभित्र तिमी सजाउन यार, सँगै जिउने मर्ने कसम तिमी खाउन यार, टाढा किन हुन्छौ नजिक तिमी आउन यार। मेरो गजल मेरो गीत सब थोक मात्र तिमी, मेरो गजल मेरो गीत सब थोक मात्र तिमी, माया रूपी मेरो गजल तिमी गाउन यार, सँगै जिउने मर्ने कसम तिमी खाउन यार, टाढा किन हुन्छौ नजिक तिमी आउन यार। कति तडपाउँछौ निष्ठुरियो नवीनलाई, कति तडपाउँछौ निष्ठुरियो नवीनलाई, मैले जस्तै चुखो माया तिमी लाउन यार, सँगै जिउने मर्ने कसम तिमी खाउन यार, टाढा किन हुन्छौ नजिक तिमी आउन यार। टाढा हुन खोज्ने मायालुलाई नजिक आउनलाई इङ्कित गर्दै नवीनजीले निकै सुन्दर शब्दहरूमा लुच्नु भएको छ। आफ्ना शब्दसँगै मनका भावहरूलाई लुटु मुटु शब्दको माझमा विभिन्न स्वरूपमा शब्दहरूलाई वर्णन गर्नुभएको छ, शब्दहरूलाई खेलाउनु भएको छ। निकै सुमधुर गजल भन्न रुचाएँ यतिखेर, किनकि मिठो शब्दहरूमा उहाँले गजललाई उल्लेख भएको छ। धेरै धन्यवाद नवीन श्रेष्ठजी, यहाँको यति मिठो गजल हामी वाचन गर्न पायौँ। अबको क्रममा भने साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु। माया ए मेरी माया, एउटा बाचा गर्न सक्छु म यो अल्पायु नै, माया लुकै निम्ति मर्न सक्छु म। निकै सुमधुर आवाज रहेको छ स्वरूपराज आचार्यको, यो सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि। मरना सा सुना यो अल्प आयु छोडी अन्तै माया नरजे निकै सुन्दर आवाज हामी सुनिसकेका छौँ। स्वरूपराज आचार्यको आवाजमा रहेको थियो कार्यक्रम। मेरो रचनामा छौँ र तपाईँहरूले पठाउनुभएका धेरै रचनाहरू मसँग छन्। पक्कै पनि जहाँ सचेतना हुँदैन त्यहाँ अचेतना विकसित हुन्छ। मानिसभित्र पीडा क्रोध अनि अभिमान बासना जस्ता दोषहरू देखा पर्न थाल्छन्। हामी भनिन्छ मायाको लागि ज्यान दिने धेरै बेर्छौँ हामी। पक्कै पनि प्रेमलाई हामी घृणा गर्नु भनेको हिंसालाई अँगाल्नु पनि हो। कोही बाध्यता नै बाध्यतामा हिंसा खोजिरहेका हुन्छन् भने कोही जानेर या नजानेर पनि हिंसालाई रुजिरहेका हुन्छन्। प्रेम बिना आफ्नो जिन्दगी जिउन सहज छैनन् प्राय धेरै व्यक्तिहरू यही भन्ने गर्छन्। कार्यक्रम मेरो रचनाको निम्ति पठाउनुभएका धेरै रचनाहरूसँगै र कार्यक्रम मेरो रचनाले प्राप्त गर्ने गरेका केही रचना त्यस्तै गरेर कार्यक्रमलाई केही उत्कृष्ट लागेका त्यस्ता रचनाहरू पनि हामी वाचन गर्दै आइरहेका छौँ। र यसै क्रममा मसँग छ मोहन बिहानीजीको एउटा मुक्तक छ मसँग। यो मुक्तक अलिकति मलाई उत्कृष्ट पनि लाग्यो, मिठो लाग्यो, त्यसैले पनि कार्यक्रममा वाचन गर्न म अलिकति आतुर पनि देखेँ र कार्यक्रममा अर्को क्रममा भने मोहन बिहानी भक्तिप्रसाद सर्लाहीका साथी हुनुहुन्छ, उहाँको रचना अगाडि बढाउन चाहन्छु। बोलाउँदा होइ भन्छे कस्ती मापाकी, बोलाउँदा होइ भन्छे कस्ती मापाकी, तिमी मेरी पोइ भन्छे कस्ती मापाकी, बोलाउँदा होइ भन्छे कस्ती मापाकी। मेरा सङ्गीहरूको दुईटा बच्चा भइसक्यो हाम्रो नानी खोइ भन्छे कस्ती मापाकी मुक्तक वाचन गरिसकेको छु। अबको क्रममा अर्को मुक्तकलाई जोड्छु। यो मुक्तक भन्दा पनि यो विशेष त अलिकति यो साहित्यको क्षेत्रमा थोरै रचनाहरूको कुरा गर्नुपर्दा हामी गजल मुक्तक हाइकु लगायतका धेरै टाङ्का लगायतका अन्य धेरै रचनाहरू हामी वाचन गरिसकेका छौँ र कार्यक्रमको निम्ति अर्को एउटा हामीसँग एउटा गेडी पनि प्राप्त भएको छ साहित्यिक रचनाहरूसँग। प्रकाश मिस्टेरीजी उहाँको ठेगाना चाहिँ सलकपुर 3 इलाम हाल बहराइनमा हुनुहुन्छ। उहाँको गेडी अबको क्रममा वाचन गर्न चाहन्छौ। चन्द्रमुखी मुहार अप्सराको वेशमा लगाएको शिरबन्दी कपालको केशमा भुइँछु कल्पिएर डुल्न पुगेछु। निकै मिठो गेली हामी वाचन गरिसकेका छौँ प्रकाश मिष्ठुरीजीको रहेको थियो। अबको क्रममा अर्को एउटा गजललाई जोड्छु। यो गजल छ निरज सापकोटा हर पल बसन्त भन्न रुचाउनुहुन्छ आफूलाई। उहाँको गजल लालबन्दी सरलाई उहाँको ठेगाना हो र उहाँको गजल यस्तो रहेको छ। जित होस् तिम्रो हार नहोस् मेरो माया तिरस्कार नहोस् म देखेपछि टाढा हुने भए भो जीवनभर प्यार नहोस् मेरो माया तिरस्कार नहोस् जित होस् तिम्रो हार नहोस् मेरो चाहना तिमी मात्र तिमी बाँकी सपना साकार नहोस् मेरो माया तिरस्कार नहोस् जित होस् तिम्रो हार नहोस् दाह गरौँ सबै हाम्रो मायामा चाहे कोहीसँग यार नहोस् मेरो माया तिरस्कार नहोस् जित होस् तिम्रो हार नहोस् अन्तिम से रहेको छ। बसन्तलाई ऋतु भए पुग्छ बोलो सारा संसार नहोस् मेरो माया तिरस्कार नहोस् जित होस् तिम्रो हार नहोस्। निकै मिठो रचना हामी वाचन गरिसकेका छौँ। आफ्नो प्रेमिकालाई र प्रेमिका जितमा पर्दा पनि आफू खुसी र ऊ जब जितमा पर्छ र उसको जितमा भइरहेको समयमा पनि मेरो मायालाई तिरस्कार नगर्न अनुरोध गर्दै रचना गरिएको निकै मिठो गजल हामी वाचन गरिसकेका छौँ। अबको क्रममा अर्को एउटा फेरि पनि म गजललाई नै जोड्छु। यो गजल छ राम शरण श्रेष्ठजीको गजल रहेको छ। उहाँको गजल अबको क्रममा म वाचन गर्न चाहन्छु। आगोले नि विद्रोह गर्यो भने के हुन्छ कालले यमराज नै मर्यो भने के हुन्छ वन जङ्गल जानी मासिरहेछौँ हामी जलवायु मङ्गल ग्रह सर्यो भने के हुन्छ कालले यमराज नै मर्यो भने के हुन्छ आगोले नै विद्रोह गर्यो भने के हुन्छ कहाँ जान्छ होला पानी बगिरहेको देख्छु पुरै जमिन पानीले नै भर्यो भने के हुन्छ कालले यमराज नै मर्यो भने के हुन्छ आगोले नै विद्रोह गर्यो भने के हुन्छ? सधैँ पछि लाग्दा पनि साथी मात्र भन्छौ, सधैँ पछि लाग्दा पनि साथी मात्र भन्छौ, बिहे पछि मनै मन पर्यो भने के हुन्छ? कालले यमराजमै मर्यो भने के हुन्छ? आगोले नै विद्रोह गर्यो भने के हुन्छ? निकै उत्कृष्ट गजल हामी वाचन गरिसकेका छौँ। रामशरण श्रेष्ठजीको गजल हामी वाचन गरिसकेका छौँ। चिसा पानीका साथी हुनुहुन्छ र उहाँका निकै मिठा मिठा हन्सनाहरू हामी विगतदेखि नै वाचन गर्दै आइरहेका छौँ। निकै मिठा मिठा गजलहरू मुक्तकहरू उहाँले पनि रचना गर्नुहुन्छ। पुगे पनि अबको क्रममा भने एउटा साङ्गीतिक आवाजै जोड्छु। यो आवाज रहेको छ मिलन माथिको आवाजमा, म भिरमा फुल्ने सुनखरी भिरमै फुलिरहन्छु, झरेपछि डढेलो लागि जली जलिरहन्छु। निकै कर्णप्रिय सुमधुर आवाज तपाईँ सम्पूर्णको माझमा। झरेपछि डढेलो लागि झरी झरी रहन्छु, मिलन माथिको आवाज हामी सुनिसकेका छौँ। तपाईँ भर्खर मात्र हेरेर सेट खोल्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रम मेरो रचना दमुली एफएम मार्फत यहाँहरूले सुन्दै आइरहनु भएको छ र हामी तपाईँहरूले पठाउनु भएका धेरै रचनाहरू र केही उत्कृष्ट लागेका रचनाहरू वाचन गर्दै आइरहेका छौँ। पक्कै पनि जीवन एउटा सङ्घर्षशील नै मानिन्छ। अन्धबाट एउटा पन्छी आकाशमा उड्छ या भने जिन्दगी अर्को लागि भए पनि हामी बाँच्न सक्नुपर्छ र आफू मरेर पनि अरूको लागि बाँच्न सक्यौँ भने तब मात्र एउटा सच्चा जीवन जिएको हामी महसुस गर्नुपर्ने हुन्छ। जस्तो कि सोच्नुपर्छ हामी 2500 वर्ष अघि जन्मेका बुद्ध हाम्रा छातीभित्र किन अझै जिउँदैछन्। निल्सन मण्डेला, सेक्सपियर महात्मा गांधी मदर टेरेसा आदि अनेक अनेक व्यक्तित्वहरू जो हामी कहिले बिर्सन सक्दैनौ। पक्कै पनि आज हामी हाम्रा बाजे बजेका बारेमा कसैलाई सोध्छौँ भने सायद अलिक कमै नामहरू सुनिराखेका हुन्छौँ, किनकि हामी आफू जब केही कसैको लागि गर्न सक्छौँ तब मात्र एउटा सच्चा जीवन हामी जिएको महसुस गर्नुपर्ने हुन्छ। हामीसँग धेरै तपाईँहरूका रचनाहरू पनि छन् र विशेषतमा अलिकति कुराहरूलाई भन्न भने रचनाहरूलाई बढी जोड दिन चाहन्छु। अबको क्रममा भने अर्को एउटा गजललाई जोड्छु। यो गजल रहेको छ अस्मिता रिजालजीको। महिला हिंसा विरुद्धको अभियानको बेलामा अलिकति एउटा के योगदान स्वरूप मैले जित दिन सकेँ भनेर जुन एउटा भावमा उहाँले लेख्नु भएको गजल छ, अबको क्रममा वाचन गर्न चाहन्छु। आगो ताप्छु भन्दै खर जलायो उसले, आगो ताप्छु भन्दै खर जलायो उसले, खुसी संसारको सहर जलायो उसले, आगो ताप्छु भन्दै खर जलायो उसले। एनामा हेर्दा आफ्नो अनुहार चित्त बुझेन, एनामा हेर्दा आफ्नो अनुहार चित्त बुझेन, खन्याएर पेट्रोल अधर जलायो उसले, खुसी संसारको सहर जलायो उसले, आगो ताप्छु भन्दै खर जलायो उसले। राख्दिन केही विगत अल्झिने घाउहरू भन्दै, राख्दिन केही विगत अल्झिने घाउहरू भन्दै, झिकेर तो चिनो मखलर जलायो उसले, खुसी संसारको सहर जलायो उसले, आगो ताप्छु भन्दै खर जलायो उसले। आज त श्रीमतीको सेखी झार्छु भनेर, आज त श्रीमतीको सेखी झार्छु भनेर थुनेर छोराछोरी घर जलायो उसले। अलिकति केही न केही थोरै मार्मिक पक्कै पनि एउटा महिला विरुद्ध हुने गरेका हिंसाहरूलाई इङ्गित गर्दै लेखिएको गजल थियो। हो आज धेरै महिलाहरू, केही प्रतिशत महिलाहरू पुरुषबाट नै, श्रीमानबाट लगायत अन्य पुरुषहरूबाट पीडित छन् भने केही महिला महिलाबाट नै पीडित पनि भइराखेका छन्। हामी यसलाई तपाईँ हामी सबै मिलेर अन्त्य गर्नुपर्छ। यो तपाईँ हामी सबैको एउटा अहिलेको अपरिहार्य कुरा पनि हो, यो हामी बुझ्नुपर्छ। निकै उत्कृष्ट गजल हामी वाचन गरिसकेका छौँ, अस्मिता रिजालजीको रहेको थियो। अग्नि गणमा अर्को एउटा फेरि पनि गजललाई नै जोड्छु। यो गजल छ कोमल प्रसाद भट्ट, पुरानो नायिका, काठमाडौँ, हाल न्युयोर्क अमेरिकामा हुनुहुन्छ। उहाँको गजल देशको लागि एउटा गजल लेख्नु भएको छ। देशमा अब के चाहन्छौँ हामी, देशको निम्ति हामी के सोच्ने अवस्थामा, यस्तै यस्तै गजल छ। अबको क्रममा म वाचन गर्न चाहन्छु। देशको लागि छोटो छोटो संविधान चाहियो अब, देशको लागि छोटो छोटो संविधान चाहियो अब, अविश्वास र अशान्तिको अवसान चाहियो अब, धेरैपल्ट देखेका छौँ कुर्सी तान्ने खेल मात्रै, धेरैपल्ट देखेका छौँ कुर्सी तान्ने खेल मात्रै, इमान्दार र निष्ठावान भगवान चाहियो अब, अविश्वास र अशान्तिको अवसान चाहियो अब, देशको लागि छिटो छिटो संविधान चाहियो अब। मूर्खको त खाँचो छैन जताततै भेटिन्छन् ती, मूर्खको त खाँचो छैन जताततै भेटिन्छन् ती, सरकारमा राष्ट्र प्रेमी बुद्धिमान चाहियो अब, अविश्वास र शान्तिको अवसान चाहियो अब, देशको लागि छिटो छिटो संविधान चाहियो अब। लगातारका मतभेदले पछि परे धेरै कुरा, लगातारका मतभेदले पछि परे धेरै कुरा, दिव्य विकास गर्न सके बलिदान चाहियो अब अविश्वास र शान्तिको अवसान चाहियो अब देशको लागि छिटो छिटो संविधान चाहियो अब अन्तिम सिरहेको छ बाँच्न पाउन् नेपालीले सुख शान्ति समृद्धिमा बाँच्न पाउन् नेपालीले सुख शान्ति समृद्धिमा तीन कोटी आँगनमा सुनको बिहान चाहियो अब अविश्वास र अशान्तिको अवसान चाहियो अब देशको लागि छिटो छिटो संविधान चाहियो अब निकै मिठो अनि जनताले चाहियो चाहेको अथवा हरेक नेपालीले खोजेको एउटा नयाँ संविधान जनताको संविधान चाँडोभन्दा चाँडो जनतालाई सुम्पिदिन सके मात्र यो राष्ट्रका नेतृत्व तहमा रहने व्यक्तित्वहरूको एउटा जुन प्रतिष्ठा अथवा भनौँ देशलाई नयाँ संविधान दिनुको निम्ति जुन अभिभारा जनताले एउटा नेताको निम्ति सुम्पेको छ त्यो अधिकार पुरा गर्नुको लागि आग्रह गर्दै अब संविधान जनताले चाहेका छन् नयाँ संविधान र राम्रो संविधान दिनको लागि आग्रह गर्दै लेखिएको मिठो गजल हामी वाचन गरिसकेका छौँ धेरै मिठो गजल लेख्नु भएको थियो कोमल प्रसाद भट्टजीको गजल हामी वाचन गरिसकेका छौँ हामी कार्यक्रमको अन्त्यन्त क्षणतिर छौँ अन्तमा एउटा म मुक्तकलाई जोड्छु यो मुक्तक रहेको छ अल्प विरामजीको अगाडि पछाडि भिड हुनेको भारी फुर्ती हुन्छ यहाँ अगाडि पछाडि भिड हुनेको भारी फुर्ती हुन्छ यहाँ चोर गुम्बाहरूको सधैँभरि इच्छा पूर्ति हुन्छ यहाँ अगाडि पछाडि भिड हुनेको भारी फुर्ती हुन्छ यहाँ न्यायको लिलाम बडाबड हुनेमा के आश्चर्य भयो र जब न्यायको लिलाम बडाबड हुनेमा के आश्चर्य भयो र जब कुकुर बिरालोको रोटी लुट्ने बाँदर न्यायमूर्ति हुन्छ यहाँ मिठो गजल हामी वाचन गरिसकेका छौँ अल्प विरामजीको यो गजल मुक्तक रहेको थियो यो चाहिँ र हामी कार्यक्रमको निकै अन्तिम छेडमा आइराखेका छौँ हामी अब भने तपाईँहरूका साहित्यिक रचनाहरूलाई समावेश गर्न सक्दैनौँ हामीसँग अझै पनि तपाईँका धेरै रचनाहरू हामी वाचन गर्न सकेका छैनौँ हामी थोरै छिमा पार्टी पनि छौँ किनकि तपाईँका आगामी दिनहरूमा ती रचनाहरूलाई हामी क्रमशः अगाडि लैजानेछौँ र यदि तपाईँहरूले पनि कार्यक्रमको निम्ति आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम मेरो रचना दमोली एफएम 94.2 MHz वास्तु बालमन्दिर चोक दमोली तनहुँको ठेगानामा तपाईँ पत्र खोलेर पठाउन सक्नुहुनेछ र इन्टरनेटको पहुँचमा हुनुहुने साथीहरूको लागि www.facebook.com/MERRSC अनि मेरो रचना र त्यस्तै गरेर दमोली एफएमको पेज facebook.com/MERRSC यो पेजमा तपाईँहरूले आफ्ना रचनाहरू हामी समक्ष आइपुग्ने गरेर पोस्ट गर्न सक्नुहुनेछ र कार्यक्रममा को निम्ति भनेर थोरै अलिकति पृष्ठभूमिमा पनि लेखिदिनु भयो भने हामी निकै आभारी हुने थियौँ र जति पनि साथीहरूले कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र ब्याकग्राउन्डमा बजिरहेको छ जिन्दगीभर सँगै जिउने मान्छे कुन छ र जिन्दगीभर सुख मात्रै निकै मिठो गीत रहेको छ प्रमोद खरेलको यो आवाज सँगसँगै अर्को साता यहाँहरूका रचनाहरू लिएर उपस्थित हुने बादशाहको साथमा सेल्फ अपडेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस् तपाईँको साता शुभ रहोस् नमस्कार अनि शुभरात्रि जिन्दगीभर सुख मात्रै कहाँ छ र जिन्दगीभर हाँस्दै जिउने मान्छेको छ र हर मान्छेलाई दिन रात दुबै हर मान्छेलाई हर जी दुबै भोग्नै पर्दो रहेछ भोले पुरो जिंदगी भर सुख मात्र कहाँ